www.attableek.com, The Reviver of Iman. بسم الله الرحمن الرحيم. نحمده ونصلي على رسوله الكريم. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قال تعالى: قد أفلح من زكاها وقد خاب من دساها. صدق الله العظيم. دوستوں، بزرگوں، عزیزوں، اللہ کا شکر ہے کہ ہم سب ایک خاص مقصد کے تحت جمع ہوئے ہیں. اللہ تعالیٰ اس مقصد نے ہم سب لوگوں کو کامیاب کروایا. وہ مقصد حصول تقویٰ ہے، جو حاصل ہے تزکیہ کا. تزکیہ نفوس کی اہمیت، اس کی عظمت کتاب و سنت سے ثابت ہے. بزرگان دین کے ارشادات سے بھی بالکل ظاہر ہے. تو جس مقصد کے لیے ہم آئے، ہم کو دعا کرنا چاہیے کہ اللہ تعالیٰ اس مقصد میں ہم کو کامیاب فرمائے. میں نے ابھی پہلے دن بیان کیا اپنے یہاں کہ ہر چیز کی ایک غرض ہوتی ہے. نو کی غرض، سر کی غرض، سب کی غرض، اور تصوف کی بھی غرض ہونی چاہیے. نو کی غرض یہ کہ خطۂ لفظی سے بچاؤ اپنے کو. اس کی غرض یہ ہے خطۂ لفظی سے مجرور کو جائیے، اور تصوف کی غرض ہے خطۂ قلبی سے بچاؤ. خطۂ لفظی اہم ہے. حضرت علی نے اسی پر گناہوں کی بنیادی رکھ دی ہے. اسی طرح خانقاہوں کی غرض یہی ہے کہ جو خطایا قلوب سے ہوا کرتے ہیں، ان سے اپنے کو بچائے گا. ہمارے حضرت والا مسلم امت بڑا مسئلہ خاصا کہ کوئی گیا تو وہ یہی شاید آ رہا تھا. تو حضرت نے پوچھا کہاں جا رہے ہو؟ اب بیان کرنے والا کوئی مقصد ہے؟ کہاں وہاں جا رہے ہیں؟ اعتکاف میں وہاں کے جا رہے ہیں. کیا اعتکاف کے لیے تمہارے یہاں مسجد ہے کہ نہیں؟ کیا اعتکاف کے لیے مسجد ہے؟ مسجد لے کر آؤں. خود بتلایا یہ کہو کہ ہم لوگ اپنے اصلاح نفس لے جا رہے ہیں، رضائل کی اصلاح خود کا. اس لیے خانقاہ میں جا رہے ہو کہ اس کے لیے جاؤں. یہ سفر جو تمہارا ہے اس کے لیے تو ہو سکتا ہے، اعتکاف کے لیے نہیں. جیسے پہلے میں بھی یہاں اعتکاف ہی کہا جاتا ہے، یہاں مشہور اعتکاف ہی ہے، اس کے بعد خانقاہ کا ڈر لایا. اللہ تعالیٰ ہم سب لوگ مقاصد کو صحیح فرمائے. مقاصد صحیح سے ہماری زندگی گزرے. اپنے اعمال سے آدمی جنت میں نہیں جاتا تو کیا جا سکتا ہے؟ ہاں، تصحیح نیت سے. نیت کا زمانہ بہت تک ہے. نیت کا ثواب بعد میں بھی ملتا ہے. اللہ تعالیٰ ہم سب لوگوں کو صحیح نیت سے، صحیح مقصد کے تحت یہاں آنے کی توفیق میں رکھنا. رمضان ہے، کتنا اہم مہینہ ہے. یہ پورا مہینہ ہی میرے دوستوں تزکیہ نفوس کے لیے ہے. اور یہ سورج مزمل جو ہے، یہ بھی تصوف کی جڑ ہے. تصوف کے جتنے مسائل ہیں سورج مزمل موجود ہیں. بہت اہم سورہ ہے. اس بنا پر اس کا بھی کچھ مل رہنا چاہیے. اللہ تعالیٰ ہم سب کو توفیق دے. جو تصوف قرآنی ہے اس کو ہم کو پیش نظر رکھنا ہے اور اس کے مطابق چلنا ہے. انشاءاللہ اس کے فوائد بھی حاصل ہوں گے اور اسے ان شاء اللہ ضرور بھی ضرور اصلاح کی فکر تو ہو ہی جائے گی. اور جب فکر اصلاح ہوئی تو ان شاء اللہ اصلاح بھی ہو جائے گی. اللہ ہم سب کو درخت ماں خانی رحمت اللہ لے کے کوئی جاتا تھا تو بہت اونچی باتوں میں سوال کرتے تھے، کس لیے آئے ہو؟ तो हमारे हजार फरमाते थे कि अल्लाह भी तो शुरू शुरू में आया ही क्या जाने सब चीजों सवाल। फिर फरमाया समझ में आया कि वो मकसद को सामने रख देते हैं, इस मकसद के सामने आओ। जब मकसद सामने आ जाएगा तो फिर अमल करना भी आसान हो जाएगा। हजरत सानी अव्वल बारे में मकसद की रहनुमाई करते हैं, यहाँ आने जाने का मकसद ये होना चाहिए। दोस्तों रमजान का भी एक मकसद है, अल्लाह ताला ने इशारा फरमाया कि इसलिए है एक महीने का ही मुजाहिदा ताकि तुम मुत्तकी और परहेजगार हो जाओ। और मुत्तकी परहेजगार होने का मतलब यह है कि ताकि तुम्हारा तज़किया हो जाए, तुमको बातिन से मुनासबत और बातिन की सफाई का ख्याल हो जाए। अल्लाह हम सबको इसकी तौफीक दे। हमारे हजरत बादशाह रसूलुल्लाह साहब रमजान आता था मुस्तैद खुद भी हो जाते थे, चांद देखने का बहुत एहतमाम कि भाई आज चांद देखो, उसकी दुआ पढ़ो ताकि रमजान बेहतरीन तरीके से चले। खुद मुनाजा मकबूल उसके लिए देखते जाओ खानका ही दुआ से कहो कि ये दुआ पढ़ा है चांद देखने के बाद, एहतमाम चांद देखने का भी एहतमाम भाई चांद देखो ताकि उसके बाद दुआ पढ़ो ताकि पूरा महीना खैर और बरकत के साथ गुजरे। दोस्त हमारे बुजुर्ग औकात की भी कदर करते थे, साआत की भी कदर करते थे। अल्लाह हम सब लोगों के कदर के तौफीक दे। अल्लाह ने हमको मिला दिया रमजान शरीफ से, अल्लाह ताला इसमें अपनी मोहब्बत से अपनी निस्बत से सरफराज करता। अल्लाह ताला हम लोग ये तो बहुत बड़ी कदीमत रमजान के लिए, लेकिन जहां थे पहले आज भी वही हो कि अफसोस की बात। हर आदमी हर ताजे देखता है शाम को हमको कितना नफा हुआ, वो खाली पूरी को नहीं देखता, वो नफा को देखता है कितना नफा हुआ। वह मोहम्मद अहमद साहब पर सिर्फ पूरी बल्कि नफा को देखता है कितना नफा हुआ। अगर नफा हुआ तो खुश है, नफा नहीं हुआ असल रकम उतनी ही है तो घाटा समझता अपने पर। इस बराबर दोस्तों रमजान रमजान है, उसमें हमको तरक्की करना चाहिए, तस्किए नफूस में तरक्की, हुसूल तक़वा में तरक्की। अल्लाह हम सबको इसकी तौफीक दे। रमजान शरीफ महीना है, मुतबर्रक महीना है, अल्लाह के नज़दीक भी इसकी आज़मत है। शहर रमजान शहर रमजान क़ुरान नाज़िल हुआ है, क़ुरान के नज़ूल की वजह से इस शहर की आज़मत बढ़ गई है, क्योंकि इस महीने में कुरान नाज़िल हुआ है, इस बिना पर इस महीने की कदर बढ़ गई। इसीलिए रोज़ा इसका फल इस महीने का है, शुक्र लहु इसके शुक्र में, चूंकि कुरान नाज़िल हुआ है इसमें उसके शुक्र में पूरे रमजान के रोज़े को फर्ज कर दिया जाए। अल्लाह का ये भी सुनाते थे मेरा था हर साथ सुनाते थे बैर कुरान, शुक्र लहु मुझे याद होगी इसके शुक्र में इस महीने में कुरान का नज़ूल हुआ है, इस शुक्रिया में अल्लाह ताला इस महीने के रोजे को फर्ज करा देते हैं। इस बिना पर ये हकायक है, शरई हकायक है, हम लोग में फुर्सत नहीं आता है। ये शरई हकायक है जिसको पेशे नजर रखने से बातनी तरक्की होगी, जिस सुनाते थे हर साल सुनाते थे माशा अल्लाह दे दी। अल्लाह ताला हम सब लोगों को इस वक्त की इस साज की कदर करने की तौफीक दे। सबसे बड़ी चीज इस महीने का सौगात या तोहफा है हमारे नफूस में अल्लाह का तक़वा है, हमारे नफूस मज़क्का हो जाए। चंद दिन के बाद हमारी गाड़ी कहाँ गई, अब्दुल्ला तुझे वो कार कहाँ है, मालूम कहाँ गई, मरम्मत हो गई। आज 5 दिन के बाद मरम्मत की जरूरत होगी, उसकी सफाई होती है पूरे पूरे मोटर की, उसकी सफाई धुलाई होती है। मेरे दोस्तों ये हमारी सवारी कल्ब जो सवारी इसकी सफाई की सरहद सरहद कहते ये मुसला है जब ये सारे हो जाता है, सारा बदल सारे हो, इसकी भी सफाई की जरूरत होती है। हजरत हमारे टहलने जाते थे, पहली बात उस वक्त मोटर पर कहा कोई सवारी नहीं, कार का रक्षे जाते थे, एक बैग रक्षा रोक देता था रक्षे वाला, कहते थे कहाँ जा रहे हो, क्या हवा इसकी निकल गई, हवा को ले लेके जा रहा है। अच्छा, इसको हवा की जरूरत पड़ती है, मालूम हुआ कि सवारी को भी हवा की जरूरत पड़ती है, ऐसे तुम्हारे नफ्स को भी जरूरत है तकवे की, हालत की, उसको लेने के लिए कहीं जाऊँ। ये वहाँ नमाज शाह सुना था, वो हवा भरा सकते थे, डॉक्टर सलाहुद्दीन कोई नहीं, उसको एक मामूली आदमी के जाकर के हवा लेना पड़ता था, तब असर जाता था। यहाँ भी सवारी है, इसके लिए भी जरूरत है कुवत की, ताकत की, वो कहीं और मिलती है, बहुत फरमा देती है, बल्कि इसी पर मजलिस कहते थे। हमने सुना कि ये हजरत पर असर होता था तो उसी पर मजलिस होती थी 4 बजे, तो फिर इसी पर बहस करते थे कि हवा हर जगह नहीं मिलती, यानी कि सड़क पर हवा लगती है, उसके लिए उसको झोपड़ी में जाना पड़ता था जहाँ वो हवा भर रहता है, बगैर उसके रक्षा चल ही नहीं सकता था, न रक्षा चल सकता था, रक्षे वाले चल सकते थे। इस बिना पर अल्लाह ताला ने इसका इंतजाम, ये सरमदान, ये कुरान, ये मुजाहिदीन सब इसीलिए है ताकि कल्ब को कुव्वत हासिल हो और इस्लाह करना आसान हो जाए। हम सबको इसकी तौफीक दे, ये सब हमको मौका नसीब हुआ है, रमजान का मौसम हमारे हैं खुश, रमजान का रोका मुहिना मिल गया हमको, हमको कुछ करना है, बादशाह से ऐसा फरमाते थे कुछ करना है। इसमें तो साहब निश्चित हो जाते थे, जो भी गुजरता था दिन मुतवजा फरमाते रहते थे कि रमजान शरीफ जितना करीब आता था, देखो अब तो कुछ हासिल कर लो, तुम अल्लाह के इनामात का महीना है, नस्बतें इसमें तकसीम होती है, फता अर्ज अजूदा है, इसके लिए नफहात है, फिर तारुज करो, वक्त न गुजर जाए, अल्लाह की तरफ से रहमतों का की बारिशें होती हैं, चीजें पड़ते हैं, मतलब जाओ अल्लाह ताला हम सबको इसकी तौफीक दे। इसलिए नफसानियत का कोई सवाल नहीं, वजूब छोड़ो में छोड़ो, सबसे बड़ा खतरा इस रास्ते में उजूब ही का होता है। बहुत से लोग उजूब में आते हैं, करामात तक पहुंच करके उजूब में आ गए, वहीं से गिर गए, कम गाय ना सख्त हो। बहुत से मशाइख को हमने देखा गिर गए, कैसे गिरे, अपने हालात पर उनको नज्म हुआ, फख्र हुआ, नजर हुई, वहीं से गिर गए, कम राय ना शरीफ सख्त। बहुत से मशाइख को देखा कि रास्ता तय करते ही गिर गए, जब उनके दिल में अपनी खूबियों पर नजर आई, दिल में खतरा गुजरा, वहीं से गिरा दिया जाता है। ये रास्ता हल में मजीद के आगे बढ़ो, लिखा है बहुत से लोग करामात के दुल्हन में फंस के रह गए, करामात तक पहुंच गए थे, लेकिन नजर करामात पर हुई जो गैर खुदा है, करामात भी गैर खुदा खुदा नहीं है, करामात पर नजर करके जो वहीं से गिर गए, सख्त हो कम राय ना शुरू कर सख्त हो। बहुत से मशाइख गिर गए, अल्लाह हम सब लोगों को माफ़ हो जाए। किसी वक्त जाकर के आदमी मुतमईन नहीं हो सकता, अल्लाह से मांगा ही करेगा, अल्लाह हमको बंदिशों से बचाइए, गुनाहों से बचाइए, उजू से बनाइए बचाइए, पुंदार से बचाइए, अपने ऊपर नजर, जल्लाद को पेशे नजर रखो, कमालात की तरफ तवज्जो न करो। हर साल के लिए फरीदा है कि दिन में कुछ वक्त हो जिसमें अपने तकसीरात और जल्लाद का मुराकबा करे, हर साल के लिए जरूरी है, ख्वाजा मान हर तालीम के लिए जरूरी है कि अपने जल्लाद अपने तकसीरात का मुजाह, कमालात का नहीं, इस तकसीरात पर मुराकबे से कमालात की तरफ बढ़ोगे। हर के नक्शे पेश रात दीद शराब, हर के नक्शे पेश रात दीद शराब, सूर्य इस्तेमाल खुद दो अस्पताल, जिसे अपने लर्जिशों को देखा, कमियों को देखा, वो दो अस्पताल यानी बहुत तेजी से आगे बढ़ा, ہر کے نقشے پیش دار دیر شراب سوئے اس سے مارے خود دوار اون نمی پر رد بسوئے دو جلال وہ گھمانے نہیں بنے تو کھلا کمال وہ اللہ کے ساتھ اس لیے نہیں بڑھ رہا ہے کہ اپنے مطلب کمال کا دعویٰ کرتا ہے, کمال کے مدعی کو خدا قبول نہیں کرتا, نقصان کے پیش نظر رکھنے والے کو اللہ قبول کرتا ہے, کیونکہ کمال تو ان کے یہاں بہت ہے, کمال کی ان کی کمی نہیں ہے کہ کمال لے کے جاؤ. العجز فخر, نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں عاجزی میرے لیے فخر ہے, العجز فخر. چنانچہ سیدہ رفائی فرماتے ہیں کہ ہم اللہ کے دروازے کو عجز لے کے گئے, اندر گئے, بہت سے اعمال کے لے گئے دروازے پر رہ گئے. العجز فخر بہرحال رمضان شریف ہے, اللہ تعالیٰ ہم سب لوگوں کو اس کے قدر بھی توفیق دے اور اس کے مقصد کے حصول کی طرح متوجہ فرمائیں. کیا مقصد ہے؟ لال رقم تک تقوی کہنے کے لیے تقوی منتقی ہو جائے, لیکن تقوی اختیار کرنا معمولی نہیں. خود نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں التقوی ہا ہونا, تقوی یہاں پر ہے, اشارہ اسی کی طرف ہے کہ صرف یہ اعضا کی صفت نہیں ہے, آدھا سے تم کو کام کرنا ہے تاکہ یہاں تقویٰ حاصل ہو جائے. www.attableague.com The Reviver of Iman. اللہم آتِ نفسی تقویٰ وزکیہا انت خیر من زکاہا انت ولیہا. اے اللہ آپ ولی ہیں, ہم صاحب نفس ہیں, آپ ولی نفس ہیں. یہ خواب جملہ معاشرہ پورا کر, اگر ہم صاحب نفس ہیں ہم محتاج ہیں کہ اس کی اصلاح کریں, تو آپ ولی نفس ہیں, خالق نفس ہیں, عام متوجہ ہوئی, عام پہ زیادہ حق ہے کہ ہمارے نفوس کو کا تذکیہ فرما دیں. ہم اگر صاحب نفس تو آپ خالق نفس ہیں. اللہم انت, اللہم آت نفس تقویٰ وزکیہا انت خیر من زکاہا, انت ولیہا آپ اس کے ولی, ہم صاحب نفس ہیں آپ ولی نفس ہیں. آپ بھی عنایت فرمائیے اس نفس کی طرف جو ہمارے نفس متقی و پرہیزگار ہوتا ہے, ہمیشہ اپنے کو کم در کر کے پیش کرنا اللہ کے یہاں, یہ اللہ کو پسند ہے. غرور کو اللہ پسند نہیں کرتا, کبر کو اللہ پسند نہیں کرتا, دعویٰ کو پسند نہیں کرتا. وہاں تو نیستی نیستی بولی گربلا نیستی آئینہ ہستی سے باشن نیستی آئینہ ہستی کے باشن نیستی بگوی گرب رہ نیستی. اس رمضان میں بھی انانیت ہو غرور و افسوس کی بات, ہمارے رات میں شبینہ ہوا مولانا وہ پہاڑ کے پاس صبح گلاٹی چلی تو کہتے تھے حضرت ہمارے قومی زمان ارے تمہارے گاؤں والوں کا عجیب حال ہے, رات میں قرآن پڑھا اور دن میں لاٹھی چل گئی, کیا پڑھنے سے کیا فائدہ ہوا, مجھ سے کچھ ہوگا تمہارے گاؤں ہمارے حضرت گاؤں اور تھا ہمارا اور تھا, کہ تمہارے گاؤں کے عجیب ہی ہوں گے, رات میں قرآن پڑھا اور صبح کو لاٹھی چل گئی, کیا ہوا کیا فائدہ ہوا قرآن, مطلب کہ قرآن پڑھنے سے عجز آنا چاہیے, اپنی معرفت ہونی چاہیے, ابدیت ہونی چاہیے, نیستی آنی چاہیے, لیکن غرور کبر دعویٰ کا کوئی جوڑ نہیں قرآن کا کرتا. بہرحال یہ رمضان آیا ہے اسی لیے ہے تاکہ ہم کو تقوی کی طرف دے جائے, اب ہمارا کام ہے کہ اس کے لیے ہم مستعد ہوں. بہت کمیاں محسوس ہوتی ہیں, اس عمر میں بھی کمیاں محسوس ہوتی ہیں, دعا کیجیے اللہ تعالیٰ اب سے اصل نسبت خدا وانی اللہ سے محبت بال پر حاصل ہو, مرنا تو سبھی کو ہے. کل اسی میری خود کہتے تھے دو ہر کے وہاں پڑھا تھا میں چلا گیا, میں دو بٹ ہو گیا, اب ایک مرانا آئے تھے لے جانا, میں کہا بھائی میں خود میں اپنا حال میں آ چکی میرا پر جو بھی ہے کمزوری بھی ہوں, یہاں آ گیا اللہ کا شکر ہے, بہت بڑا مجمع تھا بہت بڑا مجمع ہے سلام اس میں متوجہ تو کیا ہے, اسے دعا کیجیے خود میری توجہ بھی ہو, اور جو اس رمضان کی خاص چیز ہے اللہ اس کے حضور سے ہم سب لوگوں کو مشرف کر, اللہ تعالیٰ نے بہت عنایات فرمائی ہیں, کرم فرمایا ہے کہ رمضان شریف ہم تک آئے, اور خاص طور سے ہم لوگوں کے لیے زیادہ موجود عبرت اور نصیحت ہے, بلکہ اللہ تعالیٰ کی نعمتوں کے استحضار کی ضرورت ہے. اللہ ہم سب کو توفیق دے کہ اللہ تعالیٰ ہم سب لوگ رمضان شریف کی قدر کریں, جو اصل نعمت اس کی تقویٰ ہے اور تزکیہ ہے. اور خانقاہ کی غرض بھی یہی ہے, یہی غرض خانقاہ کی غرض یہی ہے کہ اپنے نفس کی معرفت ہے. من عرف نفسہ ہو عرف کیا, تم تکبر کرتے تم ہو کیا, تم ہو کیا کہ دعویٰ کرتے ہو. من عرف نفسہ ہو عرف, جو اپنے نفس کو عاجزی سے پہچانے گا تو اللہ کو قدرت کے ساتھ پہچانے گا, جو اپنے نفس کو جہالت کے ساتھ پہچانے گا اللہ کو علم کے ساتھ پہچانے گا. جب تم خود علم کے مدعی ہو تم کو خدا کیا مارتا دو گے, اللہ کے علم کے سامنے کوئی حیثیت نہیں. سب سے پہلے موسیٰ علیہ السلام کی یہی تعلیم دی گئی ہے, خود علیہ السلام یہی جب اپنے ایک چڑیے نے سمندر سے پانی لیا ہے, موسیٰ علیہ السلام نے کہا کہ بتائیے کتنا پانی لیا, کہا کوئی حیثیت نہیں. کیا اسی لیے اللہ کے علم میں ہمارے علم میں یہ بھی نسبت نہیں ہے. ہمارے اللہ فرماتے تھے کہ اس چڑیا کے سمندر میں کوئی کوئی نسبت ہے, بہت خاص بات فرماتے تھے نیستی والی بات, اس چڑیا نے جو پانی لیا اور سمندر کوئی کوئی نسبت ملے گی, یہ اللہ کے علم میں بندے کے علم میں کوئی نسبت نہیں. کیا دعویٰ کرتے ہیں, کیا تم کو آگے ہوا ہے, بہت خاص انداز سے سمجھ رہے ہیں. خضر علیہ السلام چڑیے نے پانی لیا اور پھنسا, چونکہ انہوں نے کہا تھا انا عالم, ہم سب سے زیادہ جاننے والے ہیں, اس کی اصلاح کے لیے احتیاط ان کو کیا گیا. ہم لوگ پانی کتنی مطلب کہ کوئی فرق میں نہیں آتا, کتنی مطلب انانیت, کتنا مطلب غرور, کتنی مطلب تکبر. اللہ ہم سب کی اصلاح فرمائے, وہاں تو اللہ ہم کی اصلاح کے در پہ تھا کہ اصلاح کرنی ہے موسیٰ کی. موسیٰ علیہ السلام کہا سب سے زیادہ عالم جائیں, اچھا تم عالم چلو, اس کی اصلاح کے لیے تھے ہمارا سفر کہا گیا. وہاں کہ اس کی اصلاح کے لیے سفر کیا جا سکتا ہے, نفس کی انانیت اور رعونت کو ختم کرنے کے لیے اصلاح کیا ہے. ایک بہت بڑے ادیب تھے حضرت عمر کہا گئے, ان کی فصاحت اور بلاغت کو سن کر کے حضرت عمر متعین ہوئے اور نام مشہور ملے. کہا تم چلو ایک مہینے تک, ایک ہاں مہینے ہیں اس کمرے میں بیٹھو رہے, اور کہتے روز آنا مجھ سے ملیا کرو. آئے تم کہتے نہیں تھے ملے لے کر, کچھ دیر کے بعد کہا کہ اب تم جا سکتے ہو. کہا دیکھو کوئی وجہ نہیں, وجہ یہ تھی کہ تم نے جو فصاحت اور بلاغت کی تقریر کیا تھا تو میں نے سوچا تھا تم ان لوگوں میں سے ہیں, اخف ہو امتی اللہ امتی کل عالم کل منافق عالمی نصاب, تم نے فصاحت و بلاغت کی تقریر کیا تو حضور صلی اللہ علیہ وسلم فرمایا ہے میں سب سے زیادہ ڈر اس منافی سے کہتا ہوں جو عالم النصاب ہو. تم نے جو تقریر کیا علی تو مجھے معلوم ہے تم انہیں لوگوں سے تو نہیں ہو. یہ اصلاح ہے تمہارا, یہ اصلاح خانقاہی ہوئی کہ نہیں. کہا چلو کمرے میں بیٹھو, اگر کھانے کے آتے تھے لوگ بیٹھیے, مکالمہ اور مقدمہ موقوف, کیوں عالم کی معمولی تو ہر وقت لکھتا رہتا ہے, اس کو لکھو نہیں مشکل ہو جائے گا. مکاتبت مقدمہ حضرت رشید حضرت عمر نے کہا میں ان اخاف و علی امتی کل منافق علیم اللسان, مجھے خطرہ ہوا کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے سب سے زیادہ خطرہ اس منافق سے ہے جو علیم اللسان زبان دار ہے, لوگ اس سے دھوکے میں آئیں گے. یہ کتاب جامع سنگی وغیرہ میں سمجھ مجھے بہت اس پر کلام کر دیتے اور کہا تمہیں دے دے گا کچھ دیر آئے گا, کچھ بولتے نہیں تھے, آؤ مجھ سے ملو اور چلے جاؤ. خانقاہ ثابت ہوئی کہ نہیں, اور اصلاح تربیت علمی ثابت ہوئی کہ نہیں. یہ خانقاہ عمری ہے جس کی ہم لوگ اتباع کر رہے ہیں, الحمد للہ اگر ثابت نہیں کیا ہم لوگ کیا ہے. یہاں پگڑی چلتی ہے اسے بیٹھانہ کہتے ہیں, بیٹھانے کہتے ہیں آؤ, یہاں پگڑی اچھلتی ہے اسے میخانہ کہتے ہیں. آئے एक साल तक जाने सभी मेरे भाई मौजूद है, एक साल तक आते जाते रहे। मालूम है कि इसलाह के लिए एक साल तक कहीं रहा जा सकता है, इसी में ऐसा थानी के हम वहाँ थानी वगैरह भाई 6 महीने चले जाएंगे। कोर्स है पारी होने के बाद कोर्स एक साल 6 महीने का था, जो रहते थे वहाँ थानी भी जाकर उसी दौर में वो किताब अक्सर की तर्जमा किया है थानी ने। कहा तुम पर मुझे कोई खतरा नहीं था, तुम्हारी जबानदारी देख करके मुझे खतरा हुआ कि तुम मुनाफिक अली मुझे साथ नहीं, अब जाओ तुम अपने वतन जा सकते हो। मैं समझ लिया कि तुम उन लोगों में से नहीं हो, पास भी कर दिया तुम जा सकते हो, तुम उन लोगों में से नहीं हो। ये है इस्लाम का तो हजरत मूसा अलैहिस्सलाम वहां भी है, मूसा अलैहिस्सलाम को इसकी इस्लाह के लिए इतने दूर का सफर कराया, अल्लाह ने सफर कराया। चिड़िया ने कहा कि बताइए इस इनमें इस चिड़िया ने जो समुद्र से पानी लिया है इसमें और हम समुद्र में कोई नस्बत है कहा नहीं, कहा यही नस्बत हमारे इल्म में अल्लाह के इल्म में है। बल्कि हमारे हजरत फरमाते थे कि ये भी इल्म नहीं है, ये भी नस्बत नहीं है। फरमाते थे पानी और बाकी की नस्बत क्या है, ये हजरत माशाअल्लाह का गई उन्होंने कहा एक कतरे की नस्बत समुद्र से कोई कुछ है मगर हमारे इल्म में अल्लाह के इल्म में कोई नस्बत नहीं, वो उसका इल्म बाकी है, हमारा इल्म फानी है। और फानी और बका मुतजाद चीजें हैं, दोनों में नस्बत का कोई सवाल ही नहीं आता। अल्लाह ताला हम सब लोगों को इल्म हकीकी अता फरमाए, इल्म सरमी इल्म इल्म रस्मी सर बसर की लुका, इल्म रस्मी सर बसर की लुका ना अजू कैफियत हासिल नहा, इल्म रस्मी सिर्फ किलो काल है उससे न कैफियत मिलेगी न हाल मिलेगा। सबसे पहले हमने शेर सुना हम अब्दुल गनी साहब से फाजी पहली पर, इल्म चू बर्तन धनी मारे वहाँ अब्दुल गनी साहब फुलपुरी फतक वहाँ जाते थे मऊ डाक भंजन, तो मैं उसमें फाजी पहली वाले साथ पढ़ता गया यही शेर सुना मैंने उस समय। इल्म रस्मी सर बसर ये इल्म चू बर्तन धनी मारे बुअल, इल्म चू बर्दी धनी यारे बुअल, इल्म को जब सिर्फ बदन पर रखोगे तो सांप बन के आएगा और इल्म को जब दिल में रखोगे तो तुम्हारे क्या इल्म चू बर्दी यारे बुअल, जब दिल में रहे तो वो दोस्त बन के आएगा और इल्म को सिर्फ दाही पर रखोगे तो सांप बन के आएगा। दोस्त ये रमजान का महीना इन्हीं चीजों के नफी का है, अल्लाह हम सबको तो इल्म इल्म इन इल्म तुग्यान कमाल माल, इल्म के लिए भी तुग्यान होता है जिसे माल के लिए होता है। वक़्त आप फिर इबादत अगर साहब को जिला लगाते ये मजमून बिहार की इबादत है, इल्म के लिए भी इबादत में भी गुरूर होता है, उस गुरूर से निकलना यह है तसव्वुफ, इल्मी गुरूर से निकलना अमली गुरूर से निकलना। बल्कि इबादत का गुरूर ही तथा इबलीस को हमारे जैसा कोई आदमी नहीं, अल्लाह ताला ने इस रमजान इसी की सफाई के लिए भेजा है। अल्लाह हम सब लोगों को इस रमजान को काम में लाने की तौफीक मांगे, कारामत वक्त कारामत है। अल्लाह ताला हम सब कुछ कम से कम तसव्वुर ये होना चाहिए, अल्लाह में इन्नी जलील हूँ, अल्लाह में इन्नी फकूर हूँ फकीर हूँ, अल्लाह कुछ नहीं आमी है, आप हमको इल्म दीजिए तो हम इल्म वाले हो जाएंगे। इस बिना पर रमजान में अपने अपने गुरूर को अपने किरदार को अपने दावा को खत्म करना है, खत्म करने ही के बाद ही कोई मिलेगा। जब तुम गुरूर से पुर हो तो इनामत कैसे आएगी, खाली करो इसको तब इनामत आएगी, आज ही आएगी। मारा ये है रमजान शरीफ का वहां का बयान है, अल्लाह मुझे भी कदर की तौफीक दे। लकद मन्नल्लाह अला मोमिनीन इज़ बअथ फीहिम रसूलन मिन्हुम रसूलन मिन अन्फुसिहिम यतलू अलैहिम आयातिही व युज़क्कीहिम, तिलावत करता है और तज़किया भी करता है। फिर नबी का काम तिलावत नहीं है, हर जगह आया यतलू अलैहिम आयातिही व युज़क्कीहिम, तिलावत भी करता है और उसके जरिए से नफूज का तस्किया भी करता है। اور کتاب حکمت کی تعلیم بھی دیتا ہے. کہیں مقدم کر دیا ہے کتاب سنت کی تعلیم پہلے تزکیہ بعد میں, کہیں تزکیہ پہلے. سب کی حکمتیں ہیں اللہ تعالیٰ کی. تزکیہ کے بعد کتاب سنت کا علم صحیح معنی میں تم کو حاصل ہوگا, اور تزکیہ یہاں اس کو مقدم کیا ہے کتاب و سنت کے علم ہی کے بعد تم تزکیہ کر سکتے ہو. دونوں لازم ملزوم ہیں, کہیں وہاں مقدم کہ یہاں مقدم. بہر اللہ تعالیٰ نے رمضان شریف کو ہم سب کی اصلاح کیے گئے, کوئی اس سے مستثنا نہیں. ہمیں مشائخ کو دیکھا ہے کتنا ڈرتے تھے, جو کو تو ہر وقت ہی دیکھا ہے چالہ سال ماشاء اللہ صاحب محمد احمد صاحب دعا اے اللہ ہم سب کو آئندہ رمضان دیے تاکہ ہم قدر کر سکیں رمضان دلاوت کرتے تھے. مجھے عمر بھی 90 سال کی تھی تو تفصیل عثمانی لے کے بیٹھتے تھے. ارے مولانا بہت اچھی تفصیل ہے مولانا, چلے احمد عثمانی کہتے تھے کہ اگر زندہ رہا تو اسی تفصیل سے بیان کروں گا, اگر ہو گئے ہوتے تو بہت اچھا ہوا ہوتا ہے. ایسا تفصیل سے مولانا کے مناسب تفصیل پڑھتے رہتے, تفصیل بھی پڑھتے رہتے تھے عثمانی. مولانا دونوں مشائق کو قرآن سے تھا حضرت کو بھی اور مولانا محمد بہت عمدہ پڑھتے تھے. نماز ماں تھا نہیں حضرت ماں بہن سب پڑھواتے تھے, عجیب عجیب نماز بڑے اطمینان سے پڑھتے تھے. کہتے تھے لو جلدی جلدی سبحان اس طرح پر سبحان ربی العلا, بڑا نماز کا بھی ڈھنگ تلاوت کے بھی سبھی سکھاتے تھے. حضرت ماں بہن اللہ کا یادی رہتے تھے, کتنے کتنے دنوں رہتے تھے ماں بہن ان کی خدمت میں. اللہ تعالیٰ ہم سب کو ان حضرات کے علوم ان کے احوال ان کے معارف سے بہرور فرمائے مشرف فرمائے. سب ایک سے ماں ابر صاحب ماں محمد احمد صاحب ماں شاہ رسی اللہ صاحب ایک آدمی ماں عالمی آ کے بھی جاتا تھا میں سب قدر نہیں ملا تھا. اللہ تعالیٰ ان حضرات کے فیض و برکات سے قرآن پاک کو علوم و معارف سے ان حضرات کے احوال سے ہمارے قلوب کو مشرف فرمایا, اور رمضان کی قدر قرآن پاک کی قدر گتوں کی مرمت فرمائے. جو اصل مسئلہ رمضان کا ہے تقوی اللہ, اور دوسرے دن میں تزکیہ نفس. لیکن کیا ہے لوگ غرور ذرا سمجھنا پڑے کیا نہ ہوئی, اگر کوئی بات ہو بھی جائے ضبط کرو. اسے ایک مطلب ضبط کرنے سے نجات ہو سکتی, ایک مطلب کہ ایک لمحے کے لیے تم کو جہنم میں ڈال سکتا ہے, ایک لمحے کا کی توازو تم کو جنت میں پہنچا دے گی, ایک لمحے کا تکبر دو تک پہنچا دے گی. بچاؤ تم اپنے کبر سے دعوا سے انانیت سے, سب سے برا سب سے خطرناک سے دعوائیں کاذبہ ہے. جتنے مشائق اس راستے کے گرے ہیں اسی دعوائے کاذبہ سے. حالانکہ کم رائے نہ شروع کر سطح بہت سے مشائق کو دیکھا جو ساکت ہوئے گر گئے اسی انانیت کی بنا پر کبر کی بنا پر. اللہ ان جذبات سے جو غلط ہیں بچائے. نہ دعوائے علم ہونا چاہیے, نہ دعوائے عبادت ہونا چاہیے, نہ دعوے کسی چیز کا دعویٰ تو ہے نہیں. دعوی کاذبہ سے بچاؤ, دیکھیں پھر یوسف فرماتے ہیں اپنے کو جھوٹے دعووں سے بچاؤ, یہ مہلک ہے. جو بھی گرے ہیں اسی دعوے کی وجہ سے گرے ہیں. جتنے مشائق گرے ہیں راستے میں چلتے چلتے کٹ کے گرے ہیں, جس دعوے پہ ابلیس دعوی میں کٹ کے گر گیا ہے. دعوی تو کیا اس میں تم سب سے بہتر ہے. ایک نش لگی ہوئی تھی عرش پر, اس میں لکھا ہوا تھا کہ اس میں کا ایک آدمی کیا ہوگا مجبور ہوگا. سب فرشتے ڈر ماں تھاری اس کو بہت پیار کرتے تھے. حضرت حضرت یہ سب سنا ہے حضرت تھاری نش تھی کہ سب کیا ہے مقبول خدا ہے, ایک مجبور ہوگا. جتنے فرشتے انبیاء دیکھتے تھے وہ رونے لگتے تھے اللہ ہم لوگ ان میں سے ہوں جو مجبور ہو جائیں گے. شیطان بھی دیکھتا تھا, سب کو سمجھتا تھا ان میں سے موجود ہوں گے میں بچوں گا. یہ فرق تمام حضرات دے کر کے بھی رہتے تھے کہ ہم ہی نہ ہوں جو موجود ہو جائے, لیکن شیطان سمجھتے تھے کہ یہ سب ہو سکتے ہیں میرے گھر کوئی سوال ہی نہیں. تو اشعار مجھے یاد ہے پڑھتے تھے ادھر تمہارے लोग मुतैया हो जाते थे, उस नालायक ने अपने को मुस्तसरा किया। आज वही करती गई या मर्दूद खुदा इंदिरा पर सबसे मुझे चीज दावा एक काजबा है जो थे इनके तवाजो इनके साथ आज इस राह की ये राह दादे राह है। अल्लाह हम सब को तौफीक दे, अल्लाह ताला हम सब लोगों को तौफीक दे, रमजान शरीफ के कदर की, कुरान पाक के कदर की, अपने इस राह की फिक्र हमको पैदा करे। कभी किसी हाल में आदमी दावा कमाल नहीं कर सकता, दावा कमाल सबसे ज्यादा मुदीर है। अल्लाह हम सबको तौफीक दे कि अपने को पहचाने, من عرف نفسه عرف ربه دعا کی ہے اللہ سے، اللہم صل علی سیدنا، اللہم صل علی سیدنا، اللہم صل علی سیدنا، اللہ تعالیٰ عافیت دے، رمضان شریف کے قدر کی توفیق دے، قرآن پاک کے قدر کی توفیق دے۔ بڑی کوتاہیاں ہیں، اس عقیدے کی کوتاہیاں، اللہ تعالیٰ ان کوتاہیوں کو معاف فرمائے اور ہر قسم کی عافیت عطا فرمائے، رمضان شریف کے فیض و برکات سے بہر ور فرمائے، قرآن پاک کے طرف کہ علوم و معارف سے ہمارے قلوب کو بہر ور فرمائے۔ یا اللہ ہر کسی کی خیر اور بھلائی، ساری امت کو دین پر قائم و دائم فرما، امت پر ہر چار طرف سے آفتیں بلائے ہیں، اللہ تعالیٰ ان بلاؤں سے ہماری حفاظت فرمائے۔ ربنا تقبل منا انك انت السميع العليم، برحمتك يا ارحم الراحمين، محمد سيد النبي الكريم صلى الله عليه وسلم۔